इस्लाम धर्म मानने वाला व्यक्ति मुस्लिम जेलाई भन्छ या मुसलमान भन्छ, त्यो सत्य माने ईश्वर को लागि आत्म समर्पण गरेको हुन्छ, अनि आत्म समर्पण गर्ने व्यक्ति त्यो नै हो जो शांति को प्राप्ति को लागि यस संसारमा शांति र सुरक्षा का जिम्मेवार को लागि जिम्मेवार अस्तित्व को लागि आफ्नो आत्मालाई उसको हवाला गरिदिन्छ, सौंप दिन्छ। तो इस्लाम को अर्थ शांति आत्म समर्पण गर्नु को हुन्छ। इस्लाम माया र शांति को धर्म हो। इस्लाम मान्छेलाई आत्म समर्पण गर्नको ढंग र तरिका सिकाउँछ। कुन तरिकाले मान्छे कसको लागि आत्म समर्पण गर्छ त्यो सबै कुराहरू इस्लामले सिकाउँछ। सँगै यदि हामी यो कुरा माथि विचार गरौँ कि यस संसारमा शांति र सुरक्षा को जो गुरेटहरू छन्, शांति र सुरक्षा का जो बुनियादी कुराहरू छन्, शांति र सुरक्षा का जो स्तम्भहरू छन्, शांति र सुरक्षा का जो तरिकाहरू छन्, त्यो सबै तरिका चाहिँ इस्लाममा पूर्ण रूपले पाइएको छ। जबकि अरु धर्महरूमा इस्लाम धर्ममा पाइने कुराहरू हामीले पाउन सक्दैनौँ। इस्लामको शाब्दिक अर्थ शान्ति र आत्मसमर्पण गर्नु हो र इस्लामको परिभाषिक अर्थ चाहिँ के छ कि अल्लाहको शिक्षा र तालिम लाई स्वीकार्दै उसको आज्ञा पालन गर्दै अल्लाहको लागि आत्मसमर्पण गर्नु, अर्थात मानवको जीवनमा यदि कसैको आदेश र हुक्म यदि लागू हुनेछ त त्यो मात्र एक अल्लाहको नै हो। अल्लाह बाहेक, ईश्वर र गाड बाहेक अरु कसै को हुक्म, अरु कसै को आदेश, अरु कसै को के कुराहरू जुन मानव को जीवन में चल्न सक्दैनन् र चल्दैन त्यो व्यक्ति नै सत्यमा चाहिँ मुसलमान, त्यो व्यक्ति नै चाहिँ के छरे इस्लाम धर्म मान्ने वाला व्यक्ति हो। इस्लाम धर्म मान्ने व्यक्ति आफ्नो जीवन को प्रत्येक भाग में ईश्वर को आदेश लाई खोजना प्रयास गर्छ। ईश्वर को जो प्रकाश था त्यो प्रकाश लाई खोज्छ, किनकि त्यो व्यक्ति यो ठानी सकेको छ कि मेरो जीवन में कुनै पनि छन् यस्ता छैनन् जस क्षणमा हाम्रो ईश्वरले हाम्रो अल्लाहले हामीहरूलाई कुनै किसिमको केही रहनुमाई गरेको छैन। बरु मानव जातिका र संसारका उत्पत्तिका देखि ब्रह्माण्ड को रचने दिन देखि नै मानवलाई मरुन जेल सम्मा सँगै मरेपछि स्वर्ग व नर्क पुग्ने समय सम्मा तकको सबै कुराहरू इस्लाम धर्ममा अस्पष्ट रूपमा बयान गरिएको छ। शादी बिहाह देखि बच्चा जन्मन र जन्माउने सम्मा र यस संसारमा आँखा खोल्न देखि मरुन जेल सम्मा मरेपछि चिहानसम्म, चिहानदेखि महाप्रलयको